नेक लोगों की मजलिस में बैठना। नेक लोगों की मजलिस में बैठकर जिक्र अज़कार करने से भी अल्लाह ताला गुनाहों को माफ़ फरमा देते हैं, बल्कि अल्लाह ताला ऐसे लोगों से इस कदर खुश होते हैं कि अपने मुकर्रबीन फरिश्तों से इनकी मजालिस का हाल दरियाफ्त करते हैं और फिर फरिश्तों को गवाह बनाकर इन लोगों के गुनाह माफ़ कर देते हैं। इमाम बुखारी रहमतुल्लाह ने इस सिलसिले में एक लंबी रिवायत नकल की है जो दर्ज की जा रही है। हजरत अबू हुरैरा रजी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के कुछ फरिश्ते ऐसे हैं जो रास्तों में अहले जिक्र को तलाश करते हुए घूमते फिरते रहते हैं। जब इन्हें ऐसे लोग मिल जाएं जो अल्लाह का जिक्र कर रहे हों तो एक दूसरे को आवाजें देने लगते हैं कि इधर आओ, तुम्हारा मतलब हासिल हो गया, यानी अल्लाह की याद करने वाले मिल गए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सो वो नहीं, सो वो उन्हें अपने परों के साथ, सो वो इन्हें अपने परों के साथ आसमान दुनिया तक घेर लेते हैं। तो रब ताला इनसे पूछते हैं, हालांकि वो इनसे ज्यादा हर बात को जानते हैं, कि मेरे बंदे क्या कहते हैं? फरिश्ते कहते हैं, तेरी पाकीज़गी, तेरी बड़ाई, तेरी तारीफ और तेरी बुजुर्गी बयान कर रहे हैं। आपने फरमाया, अल्लाह ताला फरमाता है, क्या इन्होंने मुझे देखा? वो कहते हैं, कसम है तेरी जात पाक की, उन्होंने तुझे नहीं देखा। इस वक्त अल्लाह ताला फरमाता है, अगर वो मुझको देख लें तो क्या हाल हो? फरिश्ते कहते हैं, फिर तो इससे भी ज्यादा तेरी इबादत करते, तेरी बड़ाई बयान करते, तेरी तस्बीह करते। अल्लाह ताला फरमाता है, तो वो मुझसे क्या मांगते हैं? फरिश्ते कहते हैं, वो जन्नत का सवाल करते हैं। अल्लाह फरमाते हैं, क्या इन्होंने जन्नत को देखा? फरिश्ते अर्ज करते हैं, कसम है तेरी जाते अक्दस की, उन्होंने जन्नत नहीं देखी। अल्लाह ताला फरमाते हैं, अगर कहीं वो जन्नत देख लेते तो क्या होता? वो कहते हैं, अगर वो इसे देख लें तो इससे ज्यादा इसकी हिर्स करें, इससे बढ़कर इसकी तलब करें और इससे ज्यादा इसमें रग़बत करें। फरमाया, तो वो किस चीज से पनाह मांगते हैं? फरिश्ते कहते हैं, आग से। फरमाया, क्या इन्होंने इसे देखा? वो कहते हैं, नहीं, तेरी ज़ाते अक्दस की कसम, उन्होंने इसे नहीं देखा। फरमाया, अगर वो इसे देख लें तो क्या हाल हो? फरिश्ते कहते हैं, अगर वो इसे देख लें तो इससे और ज्यादा भागें और इससे और ज्यादा डरें। अल्लाह ताला फरमाते हैं, तो मैं तुम्हें गवाह बनाता हूँ कि मैंने इन्हें बख्श दिया। एक फरिश्ता कहता है, ऐ रब्बे ताला, इन याद करने वाले बंदों में एक शख्स किसी काम के लिए वहां आकर बैठ गया, वो इन लोगों में से शरीक नहीं था। अल्लाह ताला फरमाते हैं, ये ऐसे बंदे हैं जिनके पास बैठने वाला भी बदनसीब नहीं होगा। सही बुखारी। इस हदीस से कई बातें मालूम हुई। मिसाल के तौर पर, नेक लोगों की मजलिस में बैठने से गुनाह धुल जाते हैं, ख्वाह आदमी मुकम्मल एहतमाम से खास इस मजलिस में शिरकत के लिए ना भी गया हो, बल्कि राह चलते इनकी मजलिस-ए-वाज में ऐसे ही चंद घड़ी बैठ गया, तो दूसरों के गुनाहों की माफी के साथ साथ इसके गुनाहों पर भी माफी का कलम फेर दिया जाता है। अल्लाह ताला अहले जिक्र की मजलिस से इस कदर खुश होते हैं कि बतौर इज्जत व अफजाई के इनका जिक्र अपने फरिश्तों में करते हैं। और एक और रिवायत में इसकी वजाहत कुछ यूं मिलती है। हजरत अबू हुरैरा रजी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कोई कौम किसी ऐसी मजलिस में नहीं बैठती जिसमें वो अल्लाह का जिक्र करते हों, मगर इन्हें फरिश्ते घेर लेते हैं और रहमत ढांप लेती है और अल्लाह ताला इनका जिक्र उनमें करते हैं जो इनके पास होते हैं, यानी फरिश्ते। सही मुस्लिम, किताबुज़्ज़िक्र वद्दुआ। अल्लाह जिन लोगों को माफ़ करते हैं उन लोगों की माफ़ी पर फरिश्तों को भी गवाह बना लेते हैं, और दुनिया का दस्तूर है कि गवाह इस वक्त बनाया जाता है جب کسی کام، معاہدے یا وعدے کو پختہ کرنا مقصود ہو۔ اگر اللہ رب العزت گواہ بنائے بغیر ہی معافی کا اعلان فرما دیں تب بھی ان کی معافی میں کوئی شک نہیں، اس لیے کہ اللہ تعالیٰ سب سے بڑھ کر وعدہ پورا کرنے والے ہیں۔ اسی لیے فرمایا، بے شک اللہ اپنے وعدے کی خلاف ورزی نہیں کرتے۔ اس کے باوجود اللہ فرشتوں کو گواہ بنا رہے ہیں، درحقیقت بندوں کو یقین دلانے کے لیے ہے۔ جیسے اللہ رب العزت نے قرآن حکیم میں بعض باتوں کے بیان کرنے سے پہلے لوگوں کو یقین دلانے کے لیے قسمیں اٹھائی ہیں تاکہ انہیں شک نہ رہے، یہاں بھی لوگوں کے شک کو دور کرنے کے لیے فرشتوں کو گواہ بنایا ہے تاکہ ان کی معافی اور بخشش میں لوگوں کو کسی قسم کا تردد نہ رہے۔ یہاں ذکر سے وہی ذکر مراد ہے جو مسنون ہے اور شریعت کے مطابق ہے، اور مجالس ذکر سے مقصود بھی صرف وہی مجالس ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں ہوتی تھیں، خواہ وہ علمی مجالس ہوں یا درس و واعظ کی مجالس۔ ذکر الہی جہاں گناہوں کی معافی کا ذریعہ ہے، وہاں اس کے اور بھی بے شمار روحانی اور مادی فوائد ہیں، جن میں سر فہرست یہ ہے کہ ذکر الہی سے بندے کے دل کو چین ملتا ہے، بے چینی اور اضطراب انگیزی ختم ہو جاتی ہے۔ اللہ رب العزت چونکہ دلوں کو پیدا کرنے والے، بلکہ انسانی جسم کے ہر عضو کو پیدا کرنے والے ہیں، تو ان کی بات انسانی جسم اور اس کے احوال میں سب سے معتبر مانی جائے گی۔ اللہ رب العزت فرماتے ہیں، الا بذکر اللہ تطمئن القلوب، بلا شبہ اللہ کے ذکر میں دلوں کا اطمینان ہے۔ جس طرح اللہ تعالیٰ نے پانی میں پیاس بجھانے کی قوت اور آگ میں سردی کو ختم کرنے کی قوت رکھی ہے، اسی طرح ذکر میں بھی وہ مخصوص روحانی قوتیں رکھی ہیں جو دل کی کثافتوں کو دھونے کے ساتھ ساتھ وہاں سے بے چینی و بے قراری ختم کر کے سکون اور اطمینان کی دولت بھر دیتی ہیں۔ ذکر کا دوسرا بڑا فائدہ یہ ہے کہ یہ گناہوں کو دھونے کے ساتھ ساتھ بندے کو رب کے قریب کر دیتا ہے۔ صحیح بخاری میں کتاب التوحید میں حضرت ابو ہریرہ رضی اللہ عنہ سے ایک مفصل روایت ان الفاظ میں ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ ارشاد فرماتے ہیں، میں اپنے بندے کے ساتھ اپنے متعلق گمان کے مطابق ہوتا ہوں، اور میں اس کے ساتھ ہوتا ہوں جب وہ مجھے یاد کرے، سو اگر وہ مجھے اپنے آپ میں یاد کرے تو میں اسے اپنے آپ میں یاد کرتا ہوں، اور اگر وہ کسی جماعت میں میرا ذکر کرے تو میں اس سے بہتر جماعت میں اس کا ذکر کرتا ہوں، اگر وہ ایک بالشت میرے قریب ہو تو میں ایک ہاتھ اس کے قریب ہوتا ہوں، اور اگر وہ ایک ہاتھ میرے قریب ہو تو میں دو ہاتھ پھیلانے کے برابر اس کے قریب ہوتا ہوں، اور اگر وہ میرے پاس چل کر آئے تو میں اس کے پاس دوڑ کے آتا ہوں۔